ढुङ्गाको छानु निकान्छी टिनको छानु नौतले घरको बासम्म सुन मेरी निर्माया तिम्रो र हाम्रो निकान्छी भेट र घाटैमा यो माया नै जाउँ कहाँसम्म सुन मेरी निर्माया आधीर बैसाएसैर गयो आधी रह्यो खाली घाँसैर काट्यो निकान्छी गोगन डाली सेतिलो ठाउँमा सब होला सुन मेरी निर्माया बोलेर मात्रै निकान्छी के फाइदा हुन्छ रिसानी भए माप होला सुन मेरी निर्माया हाम्रो निकान्छी भेट र घाटैमा यो माया लै जाउँ कहाँसम्म सुन मेरी निर्माया सुन मेरो निर्माया सुन मेरी निर्माया